जी मेन पॉइंट्स रुकू का टॉपिक है तारीख दावत व तकसीब। कौमे समूद गिरफ्तार हुई। पहला मेन पॉइंट है हज़रत सवाले अलैहि सलाम की दावत। तीन बातें हैं इसमें। अल्लाह ताला की बंदगी करो, इसके सिवा तुम्हारा कोई खुदा नहीं, अल्लाह ताला से माफ़ी तलब करो, अल्लाह ताला की तरफ पलट आओ, यकीनन मेरा रब करीब है, दुआओं का जवाब देने वाला है। दूसरा पॉइंट है हज़रत सवाले अलैहि सलाम और इनकी कौम के दरमियान मुकालमा। कौमे सालेह का जवाब, तुमसे बड़ी तवक्कुआत वाबस्ता थी, तुम हमें इन माबूदों की परस्तिश से रोकना चाहते हो जो बाप दादा से चले आ रहे हैं। आप जिस तरीके की तरफ बुला रहे हो इसके बारे में हम शुभे और शक में मुब्तला हैं। तीसरा पॉइंट है हज़रत सवाले अलैहिस्सलाम का जवाब। तीन पॉइंट्स हैं इसके भी। अगर मैं साफ शहादत और नबूवत के बावजूद नाफरमानी करूं, तो इसकी पकड़ से मुझे कौन बचाएगा? तुम मुझे नुकसान में डालने के अलावा मेरे किस काम आ सकते हो? अल्लाह ताला की ऊँटनी तुम्हारे लिए निशानी है, ज़मीन में चरने के लिए छोड़ दो, छेड़ना ना वरना अल्लाह का अज़ाब आएगा। चौथा पॉइंट है और ऊँटनी को मार डाला। दो बातें हैं इसमें। कौमे सालेह ने ऊँटनी को मार डाला। हज़रत सालेह अलैहिस्सलाम ने खबरदार किया कि 3 दिन में तुम पर अजाब आएगा और ये बात छुटलाई ना जा सकेगी। पांचवा पॉइंट है फैसले का वक्त आ गया। 4 पॉइंट्स हैं इसके अंदर। हज़रत साले और ईमान वालों को रुसवाई से बचा लिया गया। जालिमों को एक सख्त धमाके ने आ लिया। अपनी बस्तियों में बेहिसो हरकत पड़े रह गए, गोया के वो कभी वहां बसते भी न थे। समूत ने कुफर किया, दूर फेंक दिए गए समूत। पसंदीदा रवैये इबादत करना, तौबा इस्तग़फ़ार करना। दलील के साथ बात करना। गुनाह की दावत को ये कहकर झुठला देना। कि मेरी अल्लाह के मुकाबले में कौन मदद करेगा अगर मैं नाफरमानी करूं? नापसंदीदा रवैये किसी को दीन पे आने पर ताने देना, उसको ये कहना कि तुमने हमारी उम्मीदों पे पानी फेर दिया। सच्ची दावत के जवाब में शक का इजहार करना। नाफरमानी करना। मुझसे मांगने के बाद फिर उजर तराशना। अपनी ही मांगी हुई चीज़ों को तबाहो बर्बाद कर देना। ظلم کرنا، اور عمل کی یہی باتیں ہیں کہ اللہ تعالیٰ ہمیں ان ساری چیزوں کی سمجھ دے کہ ہم اللہ کی طرف سے آئی ہوئی وہ چیزیں جس کو انسان اپنے گناہوں کی شامت کہہ سکے، اس کو سمجھ سکے، کیونکہ بعض دفعہ انسان اللہ تعالیٰ کی طرف سے آئی ہوئی چیزوں کو ایک نشانی سمجھے بغیر اس طرح سے دنیا سے گزر جاتا ہے کہ اس کو خود بھی نہیں پتہ چلتا کہ اس نے کیا غلط کام کیے ہیں. ہم نے انشاءاللہ توبہ اور استغفار کو اپنی زندگی کا حصہ بنانا ہے. اگر ممکن ہو تو کم از کم دن میں 100 بار اپنے گناہوں کا تصور کر کے معافی مانگنی ہے، اور یقیناً ہمارے گناہ تو اس سے بھی زیادہ ہوں گے. اور حضرت صالح علیہ السلام کی زندگی سے تبلیغ کرنے والے ایک انسان کا روپ بھی دیکھ کر اپنے لیے عمل کی باتیں لینی ہیں کہ لوگوں کی برائی کی دعوت کو قبول کرنے کی بجائے بیچ میں اللہ تعالیٰ کو رکھنا ہے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں سمجھنے والا بنا دے. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین. تلاوت سنیں گے. بسم اللہ الرحمن الرحیم. وَإِلَى ثَمُودَ أَخَاهُمْ صَالِحًا قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ هُوَ أَنشَأَكُم مِّنَ الْأَرْضِ وَاسْتَعْمَرَكُمْ فِيهَا فَاسْتَغْفِرُوهُ ثُمَّ تُوبُوا إِلَيْهِ إِنَّ رَبِّي قَرِيبٌ مُّجِيبٌ قالوا يا صالح قد كنت فينا مرجوا قبل هذا أتنهانا أن نعبد ما يعبد آباؤنا وإننا لفي شك مما تدعونا إليه مريب قال يا قوم أرأيتم إن كنت على بينة من ربي وآتاني منه رحمة فمن ينصرني من الله إن عصيته فما تزيدونني غير تخسير ويا قوم هذه ناقة الله لكم آية فذروها تأكل في أرض الله ولا تمسوها بسوء فيأخذكم عذاب قريب فعقروها فقال تمتعوا في داركم 3 أيام ذلك وعد غير مكذوب فلما جاء أمرنا نجينا صالحا والذين آمنوا معه برحمة منا ومن خزي يومئذ إن ربك هو القوي العزيز وأخذ الذين ظلموا الصيحة فأصبحوا في ديارهم جاثمين كأن لم يغنوا فيها ألا إن ثمود كفروا ربهم ألا بعدا لثمود